नमस्कार। शान्ति, समानता र सदाचारका लागि सामुदायिक सञ्चार रेडियो रामेछाप 95.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम दलित जागरणमा म रामचन्द्रको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम दलित जागरण नितान्त दलित जातिसँग सम्बन्धित कार्यक्रम हो। यस कार्यक्रममा विशेष गरी फरक फरक जिल्लामा बसोबास गरी विभिन्न व्यवसाय गर्दै आइरहेका दलित समुदायलाई विशेष सहयोग पुर्याउने उद्देश्यले प्रसारणमा ल्याएको छौँ। श्रोता, कार्यक्रम दलित जागरणलाई हामीले दुई भागमा विभाजन गर्दै प्रसारण गर्दै आइरहेका छौँ। कार्यक्रम दलित जागरणको पहिलो भागमा हामी दलित जातिमा देखा पर्ने सामाजिक समस्या, आर्थिक समस्या, शैक्षिक समस्या, सांस्कृतिक समस्या, राजनीतिक समस्या, त्यसका कारणहरू के हुन सक्छन्, यस्ता समस्याहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। त्यस्तै वर्तमान अवस्थाका दलितहरूका स्थितिलाई पनि कार्यक्रममा समेट्नेछौँ। र कार्यक्रमको दोस्रो भागमा हामी दलित समुदायमा आउने विभिन्न समस्याहरूलाई न्यूनीकरणको लागि सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूले गर्दै आएका प्रयासहरू, दलित समुदायका नागरिकहरूका आवाज, समाजका वरिष्ठ व्यक्तित्वको अभिव्यक्ति समावेश भएका रेडियो सामग्रीहरू पनि तपाईँ समक्ष प्रस्तुत गर्नेछौँ। श्रोता, यो त थियो कार्यक्रमको बारेमा छोटो जानकारी। आजको कार्यक्रममा पनि यिनै विषयवस्तुसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। सबैको जीवन मट्टीमा मिल्छ, पानी चल्छ खै किन हजुर पानी नै चल्दैन उस्तै हो शरीर रातो खुन बग्ने शरीरमा हजुर पानी त बग्दैन गाउँमा मलाई सानो जात भन्छन् समाजमा कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। तपाईँ यति बेला सुनिरहनु भएको छ सामुदायिक रेडियो रेडियो रामेछाप 95.8 मेगाहर्जमा कार्यक्रम दलित जागरण। अब भने हामी कार्यक्रमको पहिलो भागतर्फ लाग्छौँ। श्रोता, आज हामीले कार्यक्रमको पहिलो भागमा दलित समुदायको आवश्यकता पूरा गर्ने उद्देश्यले 2063 को संविधान तथा विभिन्न दलहरूले सम्बोधन गरेका कुरा र कार्यान्वयन हुन नसकेका कुरा प्रस्तुत गर्नेछौँ। दलित समुदाय नेपालमा ऐतिहासिक रूपमा वञ्चितीकरणमा परिरहेको समुदाय हो। शिक्षा, स्वास्थ्य, भूमि, रोजगारी तथा नागरिकताको क्षेत्रमा पहुँच नभएको र सामाजिक र राजनैतिक रूपमा समेत पछाडि परेको यो समुदायको समाज र राष्ट्रको निर्माण तथा विकासमा भने उल्लेख्य योगदान रहेको छ। 2062-63 को ऐतिहासिक जनआन्दोलन तथा अन्य परिवर्तनका आन्दोलनमा सशक्त सहभागी भएको दलित समुदायका सवाललाई सम्बोधन गर्न सुरुवात गरिएको भए तापनि जुन रूपमा गर्नुपर्ने हो सो हुन सकेको पाइँदैन। गत संविधान सभामा दलित समुदायको समग्र प्रतिनिधित्व 50 सिट अर्थात् 8.31% मात्र थियो, जुन आफ्नो जनसङ्ख्या प्रतिशत समानुपातिक भन्दा करिब 5% कम हो। सो निर्वाचनमा दलितहरूले तयार गरेको घोषणा पत्र तथा अन्तरिम संविधानमा समेत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख गरेका दलहरूले न आफूहरूले नै तयार गरेको घोषणा पत्रलाई कार्यान्वयन गरे न संविधानको पालना नै गरे। राजनीतिक दलहरू तथा सरकारमा रहनेहरूको सोच विचार मानसिकता तथा व्यवहारमा कुनै परिवर्तन नआएका कारण विगतदेखि नै सत्तामा भएकाहरूको प्रतिनिधित्व बढी हुने तर दलितहरूको कम हुने नियति दोहोरिरह्यो। यसरी सम्बन्धित दलले देश विकास तथा समाज रूपान्तरणका सन्दर्भमा अगाडि सार्ने महत्त्वपूर्ण दस्तावेजका रूपमा लिइने घोषणा पत्र पनि विगतमा दलित मैत्री भएको पाइँदैन। श्रोता, यो त थियो दलित समुदायको आवश्यकता पूरा गर्ने उद्देश्यले 2063 को संविधान तथा विभिन्न दलहरूले सम्बोधन गरेका कुरा र कार्यान्वयन हुन नसकेका कुराहरू। आज हामीले कार्यक्रमको दोस्रो भागमा नेपाली समाजमा वर्षौंदेखि कायम रहेको अन्तर्विरोधलाई कम हुने गरी वञ्चितीमा परेका समुदायका सवाललाई कसरी सम्बोधन गर्ने, राज्यको पुनसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणालीमा दलितहरूका सवाललाई कसरी स्थापित गर्ने, उनीहरूका राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक र अधिकारलाई कसरी समेट्ने जस्ता सवालहरू यसपटकका दलहरूको घोषणा पत्रमा आउनु पर्ने कुरा प्रस्तुत गर्नेछौ। मानव विकास सूचाङ्कमा सबैभन्दा पछाडि परेको महिला, मधेसी, आदिवासी, जनजाति भन्दा पृथक समस्याले पीडित रहेका दलितहरूको समानुपातिक प्रतिनिधित्व गराउँदै घोषणा पत्रमा उनीहरूका सवालहरूलाई प्राथमिकताका साथ समेटिनु पर्दछ। अब गठन हुने संविधान सभा र त्यसले निर्माण गर्ने संविधान दलितहरू तथा आम समुदायले राम्रो र हाम्रो भन्न सक्ने बनाउन आवश्यक छ। यसरी दलितभित्र पनि पछि परेका महिला, मधेसी, वादी, गन्धर्व र दुर्गम क्षेत्रलाई समेटी संविधान सभामा प्रतिनिधित्व गराउने अनिवार्य व्यवस्था गरी घोषणा पत्रमा समावेश गरिनुपर्नेछ। अन्तरिम संविधान विघटित संविधान सभाका विषयगत समितिका मस्यौदामा दलितहरूको हक अधिकारसँग जोडिएका जे जति सकारात्मक प्रावधानहरू छन् तिनलाई संरक्षण गर्दै नयाँ संविधान निर्माणका क्रममा ग्रहण गर्ने गरी त्यसमा छुटेका थप विषयलाई घोषणा पत्रमा समावेश गरिनु आवश्यक छ। दलितहरूको सबैभन्दा ठूलो समस्या भनेको छुवाछुत नै हो। यसैले यसको महत्त्वपूर्ण रूपमा अन्त्य गर्ने कुरा सर्वाधिक महत्त्वपूर्ण छ। यसैले जातीय भेदभाव तथा छुवाछुत बढी हुने र मानव विकास सूचाङ्कमा पछाडि परेका जिल्लाहरूलाई छुवाछुत प्रभावित विशेष क्षेत्र घोषणा गरी सरकार र दात्री निकायको सहयोगलाई बढी परिचालन गर्ने गरे विशेष कार्यक्रम सञ्चालन गर्ने नीति ल्याउनु पर्दछ। छुवाछुत मुक्त राष्ट्र घोषणालाई व्यवहारमा कार्यान्वयन गर्न र दलितहरूको समृद्धि र विकासका लागि दलित अधिकार दशक घोषणा गर्दै छुवाछुत गर्नेलाई कडा कानुनी कारवाही गर्ने, सिङ्गो देशलाई व्यवहारमा छुवाछुत मुक्त बनाउन जातीय विभेद तथा छुवाछुतलाई व्यवहार मुक्त गर्ने गाविस नगर तथा जिल्लालाई सरकारका तर्फबाट विशेष अनुदान गर्दै पुरस्कृत गर्ने व्यवस्था गरिनुपर्छ। छुवाछुत विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै यस्ता घटनाबाट पीडितहरूलाई सहज र छरितो किसिमले न्याय प्रदान गर्ने, प्रत्येक अदालतमा दलित इजलासको व्यवस्था गर्ने र छुवाछुतका घटनाबाट पीडित र विस्थापितहरूका लागि विशेष राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक संयन्त्र निर्माण गरी कोषको समेत व्यवस्था गरी राजनीतिक शिक्षा रोजगारी तथा अन्य निकायमा दलितहरूको पहुँच र अधिकार स्थापित गर्ने वैज्ञानिक मोडल तयार गरी सही बमोजिम उच्च शिक्षा निशुल्क गर्दै आवश्यकता अनुसार जिल्ला क्षेत्र र केन्द्रमा छात्रवृत्ति तथा छात्रावासको व्यवस्था गर्ने र योग्यता क्षमता बमोजिममा रोजगारीका अवसर पनि सुनिश्चित गरिनु आवश्यक देखिन्छ। दलितहरूका लागि निशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै स्वास्थ्यमा उनीहरूको पहुँच हुनुपर्छ। प्राकृतिक स्रोत साधनमाथि दलितहरूको पहुँच स्थापित गर्दै उनीहरूको सशक्तिकरण र जीविकोपार्जनका लागि पर्याप्त मात्रामा कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने र समावेशीकरणका लागि ठोस कामहरू गरिनु आवश्यक छ। दलितहरूको आर्थिक अवस्थामा सुधार ल्याउन भूमिमा पहुँच पुर्याउने, परम्परागत सिप तथा पेसालाई आधुनिकीकरण गर्ने र हलिया हरुवा चरुवा बाली गरे तथा खलो जस्ता कुप्रथाको अन्त्य गर्दै उनीहरूको जीवन स्तरमा सुधार ल्याउने कार्यक्रम तयार गरिनुपर्छ। राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न संवैधानिक आयोग बनाइनुपर्छ। कार्यकारी राष्ट्रपति तथा संसदीय प्रणालीको व्यवस्था गर्दा दलित तथा वञ्चितमा परेका समुदायले तत्काल सो पदमा पुग्न सक्ने देखिँदैन। त्यसैले संसदबाट निर्वाचित आलङ्ककारी राष्ट्रपति र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने मिश्रित प्रणाली अवलम्बन गरिनुपर्छ। यसो गर्दा दलित समुदायबाट सुरु गरेर सक्रिय हिसाबले सबै वञ्चित समूहले राष्ट्रपति बन्न पाउने व्यवस्था गरिनु पर्दछ। त्यस्तै राज्यको पुनः संरचना गर्दा सबैभन्दा पछि परेको दलित समुदायलाई केन्द्र भागमा राखेर उनीहरूको अधिकार सुनिश्चित हुने गरी गर्नुपर्दछ। विशेष गरी संघीयतामा जाँदा वर्षौंदेखि मनोवादी जातीय व्यवस्थाको शिकार भएको यो समुदायका लागि जातीय राज्य उपयुक्त हुन सक्दैनन्। त्यसैले संघीयतामा जाँदा दलितहरूको केन्द्र, प्रदेश र स्थानीय तहसम्म समानुपातिक प्रतिनिधित्व तथा कार्यकारी पदमा समेत पुग्ने सुनिश्चितता गराइनुपर्छ। संघहरूको सीमाङ्कन तथा प्रदेशभित्र बन्ने विभिन्न संयन्त्रहरू दलितका पक्षमा अनुकूल हुने गरी निर्माण गरिनु पर्दछ। त्यस्तै केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म पुनः समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्दछ। यदि यो विकल्पमा सहमति हुन नसके निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गरिनु आवश्यक हुनेछ। अहिले पनि मुख्य गरी वादी समुदाय, मधेसी दलित समुदाय तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिब दलितहरू ठूलो संख्यामा नागरिकता विहीन छन्। यसरी समानता र समावेशी सिद्धान्तका आधारमा आमा वा बाबु मध्ये कुनै एकको नामबाट सहज किसिमले नागरिकता उपलब्ध गराइनु पर्दछ। यसरी वितरण गर्दा राष्ट्रिय दलित आयोगले सूचीकृत गरेको थरका आधारमा बिना सिफारिस सहज किसिमले गरिनु पर्दछ। वादी, गन्धर्व र अन्य अल्पसंख्यक सीमान्तकृत दलित समुदाय र यौनिक अल्पसंख्यक एकल महिला र निजका सन्तान, बाबु आमा नभएका बालबालिकाहरू, अन्तर्जातीय विवाहका कारण नागरिकता प्राप्त गर्नबाट वञ्चित महिला तथा पुरुष र उनीहरूका सन्तानका लागि सहज किसिमले नागरिकता उपलब्ध गराउने व्यवस्था गरिनु पर्दछ। दलितहरूको उत्थान विकास र समृद्धिसँग जोडिएका तर घोषणा पत्रमा समावेश गर्न कठिनाई हुने विषयहरू उनीहरूसँगको परामर्शमा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन रणनीति तयार गर्ने विषय घोषणा पत्र मार्फत सार्वजनिक गर्ने र सरकारमा पुगेपछि लागू गर्ने प्रतिबद्धता व्यक्त गरिनु आवश्यक देखिन्छ। अनि मात्र दलितहरूका विभिन्न आवश्यकता पूरा हुने देखिन्छ। श्रोत, हप्ता अब भने हामी कार्यक्रम दलित जागरणको अन्त्यतिर आइसकेका छौँ। आज हामीले कार्यक्रममा दलित समुदायको आवश्यकता पूरा गर्ने उद्देश्यले 2063 को संविधान तथा विभिन्न दलहरूले सम्बोधन गरेका कुरा र कार्यान्वयन हुन नसकेका कुरासँगै नेपाली समाजमा वर्षौंदेखि कायम रहेको अन्तर्विरोधलाई कम हुने गरी वञ्चितमा परेका समुदायका सबलहरूलाई कसरी सम्बोधन गर्ने, राज्यको पुनः संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणालीमा दलितहरूका सबललाई कसरी स्थापित गर्ने, उनीहरूका राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक र अधिकारहरूलाई कसरी समेट्ने जस्ता सवालहरू यसपटकका दलहरूको घोषणा पत्रमा आउनुपर्ने कुराहरू प्रस्तुत गर्यौं। श्रोता, तपाईँको समाजमा पनि दलित जातिसँग सम्बन्धित घटेका घटनाहरू र यसमा तपाईँसँग प्रत्यक्ष सरोकार रहने खालका सामग्रीहरू छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0484540049 र 0484540229 फोन सम्पर्क गरी टिपाउन सक्नुहुन्छ। साथै पत्र मार्फत पनि पठाउन सक्नुहुन्छ, जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम दलित जागरण, सामुदायिक रेडियो, रेडियो रामेछाप 95.8 MHz मन्थली 4 रामेछाप। साथै पत्रमा कार्यक्रममा हामीले समावेश गरेका विषयवस्तु कस्तो लागिरहेको छ प्रतिक्रिया समेत पठाउन नभुल्नुहोला भन्दै आजको कार्यक्रम दलित जागरणबाट यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट म रामचन्द्र पनि बिदा हुन्छु। नमस्ते।